देखिए देखिए दर्शक बिन, देखिए ऊपर देखिए, देखिए इस इंदु को कैसे ये लड़की 20 मीटर ऊंचे रस्सी से लटकर आपको मनोरंजन दे रही है। देखिए दर्शक बिन, देखिए इंदु के लिए जोरदार तालियां दर्शकों। हो त्यो इंदु मनै नै राज, म तपाईलाई मेरो कथा भन्दै छु। साच्चै सर्कस को कुरा गर्दा एक किसिमको छुट्टै आनन्द आउँछ मनमा। म निकै सानी थिएँ जुन बेला पहिलोपल्ट मेरो बुवाले मलाई सहरमा सर्कस देखाउन लग्नु भएको थियो। मान्छेहरू डोरीमा चढेर माथि माथिसम्म उफ्रेको सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ। भालुको साइकल नाच, सिंहको गर्जन, डोरीमा झुन्डिएर दगुरेर उफ्रने मान्छेहरू, सासाना जोकरहरूको हाँसो, कति रमाइलो लागेको थियो। लाग्थ्यो सर्कसमा गएँ भने घरको सबै दुःखबाट पर हुन सक्छु। मेरो घरको आर्थिक अवस्था झन्झन दयनीय हुँदै गएको थियो। स्वास्थ्यको कारण बुवाले पनि राम्ररी काम गर्न सक्नुहुन्न थियो र आमालाई घर व्यवहारबाट फुर्सदै हुँदैन थियो। यस्तो बेला मेरो मामाले सर्कसमा काम सजिलो हुन्छ, धेरै काम पनि गर्नु पर्दैन र महिनाको 4,000 तलब पनि पाइन्छ, सर्कसमा काम गर्ने हो भनेर सोध्नुभयो। तर आमा बाबुको एउटै सन्तान बाहिर सर्कसमा काम गर्न जाने, यो कुरा आमा बाबुले मान्नु भएन। तर म सोच्थेँ, म छोरी भएर के भयो त, म पनि त केही काम गर्न सक्छु नि। त्यसैले मामासँग सल्लाह गरेर आमा बाबुलाई केही नभनी घरबाट भागेरै भए पनि काम गर्न आएँ। मनमा धेरै सपना लिएर, धेरै पैसा कमाएर आमा बाबुलाई खुसी राख्ने प्रण लिएर। तर सर्कसको जिन्दगी बाहिरबाट जति रङ्गीन लागे पनि भित्र अर्कै कथा हुँदो रहेछ। साँच्चै दुखिरहेको छ मलाई। अय्या, फेरि त्यति माथि डोरीमा चढ्दा मलाई रिङ्गटा पनि आउँछ भने अरू अरू कुनै काम गर्न मिल्दैन र सर। अरू कुनै काम, कुनै सजिलो काम चाहियो होला, होइन तलाई? होइन, त्यस्तो भन्न खोजेको होइन मैले सर। अनि के भन्न खोजे तैँले? काम चोरहरू के यो तेरो बापको सर्कस सम्झेछ यहाँ? के तेरो मनमानी चल्छ? एक दुई महिना भइसक्यो त यहाँ आएको इन्दु, अहिलेसम्म पनि डोरीमा हिँड्न सिका छैन। तँलाई तेरो मामाजीले के यहाँ मौज मस्ती गर्नको लागि छोडेर गएको? होइन बाबुले सर, मैले त खालि डोरीमा चढ्न गाह्रो भए पो भनेको त। बरु मलाई अर्को कुनै काम दिनुहोस् न, म अरू काम गर्छु नि। बस, तैँले केही भन्नु पर्दैन, तेरो बग बग धेरै सुनिसके हामीले। आज तैँले यो डोरीमा हिँड्न सकिनस् भने तेरो आजको दाना पानी बन्द गरिदिन्छु, बुझिस्? तर बाबु सर, हिजो पनि मैले केही खाएको छैन, भोक लागेर मलाई रिङ्गटा पनि लागिरहेको छ। तँलाई भोक लागेको छ, तँलाई रिङ्गटा लागेको छ? सुन, तँलाई केही खानु छ भने पहिला यो डोरीमा चढ्ने काम खत्तम गर्, नत्र भने त पहिला त काम सजिलो हुन्छ, यस्तो गर्नु पर्दैन भन्नु भएको थियो तपाईँले नै। तर अहिले अझै पनि डोरीमा चढ्दैन, खाना पनि पाउँदैनस्, बडा आए महारानी नेपाल से बर्ता सुक्सु गर्छस्। हे ईश्वर, यो कस्तो मान्छे आउँछ भने नि काम गर्नलाई यार। ओहो बबलु सर, तपाईँ यहाँ पो हुनुहुँदो रहेछ। पर्सिको सर्कसको लागि पालहरू कसरी मिलाउने भनेर त्यहाँ तपाईँको खोजी हुँदैछ। ओहो, अनि यो इन्दु चाहिँ किन रोएर बसेको नि सर? अब के भन्नु देवु, पर्सि सर्कस सुरु हुँदैछ, फेरि मान्छेहरू पनि यो बेला भिड धेरै नै हुन्छ। यो इन्दुलाई हेर्न, डोरीमा समेत राम्ररी हिँड्न सक्दैन। अब यो केटीलाई पर्सिको लागि कसरी तयार पार्ने लौ, आफै भन त। ए, कुरा यसो पो बल्लु सर, तपाईँ चाहिँ पर्सिको सर्कस सञ्चालन गर्नलाई पुग्नु अपुग सामान के छ, त्यो हेर्न जानुस्। म चाहिँ यो इन्दुलाई ठिक पार्छु, हुन र सर? ल ल ल, जे गर्नु छ गर, तर यो केटीलाई छिटो डोरीमा चढ्न सिकाइहाल। अच्छा म गएँ अहिले। हुन्छ सर। ए, तैँले भनेको कुरा नमान्ने, तँलाई त मैले जानेको छु। सिस्नो पानीले तेरो ज्यानमा दाबेपछि मात्र त्यो डोरीमा चर्छस् होला नि। आज पनि नाइ नास्ति गरिस् भने त्यही कालो कोठामा लगाएर थुनिदिन्छु, बुझिस्? हे लड्की, के मलाई आँखा तरेर बसोस् हँ? लौ खोइ हाँसेको इन्दु, झन् तिमीलाई हँसाउनको लागि त्यो बब्लु चोरको एक्टिङ गर्दैछु। भयो देवु दाई, मलाई हँसाउनु खोज्नु पर्दैन। अहिले हाँसे पनि पछि फेरि रुनु नै छ। कस्तो नर्गमा आइपुगेछ, यहाँ बस्नुभन्दा त मर्नु नै जाति होला। तर के गर्नु, मर्न पनि सकिन्न रहेछ। लौ के भनेको बहिनी, यस्तो पनि भन्ने हो? तिमी धन्दा नमान न देवुदाई। हेर्न, म तिमीलाई काम सिक्न सहयोग गर्छु, म सिकाउँछु तिमीलाई यहाँका कामहरू, म सिकाउँछु, मेरो विश्वास गर। कसरी कसरी विश्वास गर्नु म तपाईँको, जबकि मेरो आफ्नै मामाले त मलाई यो नर्कमा छोडेर जानुभयो भने तपाईँ तपाईँ त को नको? यहाँ सबैले आफ्नो स्वार्थ पुरा गर्न त माया गरेको नाटक गर्दा रहेछ, तपाईँ पनि त त्यस्तै त होला नि। त्यसो नभन इन्दु, मेरो कुनै स्वार्थ छैन, तिमी त मेरो बहिनी जस्तै छौ, त्यही भएर तिमीलाई सहयोग गर्न खोजेको। म सानै थिएँ, मेरो बहिनी र म खुबै मिल्थ्यौँ, मेरो बहिनीको मलाई एकदमै माया लाग्थ्यो। तर एक दिन काम गर्ने भनेर यहाँ सर्कसमा आएपछि मेरो बहिनी मबाट निकै पर गई। 10 वर्ष भइसक्यो मेरो बहिनीलाई नदेखेको। अब त ऊ पनि ठुली भयो होली, कस्ती भयो होली। जुन दिन तिमी यहाँ आयौ नि, लाग्यो मेरो बहिनी नै मलाई भेट्न आई। मेरी बहिनी, मेरी आफ्नै बहिनी। इन्दु नरो बहिनी, दुःखका बादल सधैँ रहिरहन्छ भन्ने पनि त छैन नि, होइन र? संसार पनि विचित्रको हुँदो रहेछ। आफ्नो मान्छेको भिडमा पराए मात्र भेटिन्छन्, तर पराएको संसारमा आफ्नो मान्छे पनि भेटाइदिँदा रहेछन् भगवान्ले। हो, देवुदा यस्तै एउटा पराएको भिडमा भेटिनु भएको आफ्नै मान्छे हुनुहुन्थ्यो। आफ्नै बहिनी मानेर देवुदाईले मलाई धेरै माया गर्नुहुन्थ्यो। उहाँले नै मलाई सर्कसका विभिन्न चटकहरूको बारेमा सिकाउनु भयो। तर सर्कसको संसार मैले देखेको जस्तो थिएन। सर्कस हुँदा सबैजना रमाइलो मानेको जस्तो गर्दै उफ्रन्थे, हाँस्थे, खुसी हुन्थे, तर भित्रभित्र सबै रुन्थे। कोही कोही भन्थे सायद भाग्यले कुनै दिन घर जान पाए पनि आमा बाबुले पनि चिन्दैनन् होला। म सोच्थेँ सायद कुनै दिन म यो चक्रव्यूहबाट मुक्त हुनेछु र खुल्ला आकाशको पन्छी जस्तै स्वतन्त्र भएर घर फर्कनेछु। यही सपना साँचेर सर्कसलाई आफ्नो संसार बनाउन थाले। वर्ष दिन बित्यो, बिस्तारै मैले पनि त्यही सर्कसको संसारलाई आफ्नो संसार मान्न थालेँ। तर एक दिन, इन्दु थोडा पछि हट, म पनि आज तँसँग सुत्छु, बुझिस्? बब्लु सर, तपाईँ यति राति यहाँ? अब यस्तो काम दिउँसो गर्न कहाँ हुन्छ र, तिमी आफै भन त इन्दु। अच्छा खोइ, यता नजिक आऊ न, नजिक आइज न आज तिमीसँग बडे प्यार गर्न मन छ यो बबलु भैयालाई सर सर यो कहाँ बबलु सर हेर्नुहोस् जापा त्यहाँ हात नलगाउनुहोस् मलाई अप्ठ्यारो लाग्छ नि सर सर बाती ऐसी है सुरु सुरुमा त अप्ठ्यारो लागिहाल्छ तिमी त क्या राम्री रहेछौ यार खै भित्र त झन् राम्रो होला नि देखाऊ त देखाऊ त हामीलाई लुगा खोल न लुगा खोल हेर्नुहोस् बबलु सर तपाईँले म माथि जबरजस्ती गर्नुभयो भने चाहिँ म कराएर तपाईँको बेइज्जत गरिदिन्छु मेरो बेइज्जत गर्छ त मेरो बेइज्जत गर्ने लकरात ल जोर जोरले करात तँलाई मैले यहाँ तेरो गोरे गोरे स्याउ जैसे गलामा छुन्छु बुझिस् यहाँ तेरो यो अङ्गमा छुन्छु अब कराथ कसरी कराउँछु कराथ झन् कराउँछु भन्छ यार सर यो सर मलाई यस्तो नगर्नु सर मेरो मामाले थाहा पाउनु भयो यो कुरा थाहा पाउनु भयो भने तपाईँलाई बाँकी राख्नु न तेरो मामा तेरो मामा रे त्यो साले दलालले मलाई छोड्दैन दलाल हो दलाल झन् तेरो माया लागेर तँलाई चित्त दुख्छ भनेर हामीले नकहेको केही पनि तँलाई तेरो मामाले यहाँ सर्कसमा 2 वर्षको लागि 40,000 इन्डियन भारूमा बेचेको छ त्यसैले 2 वर्षसम्म तँ चुप म पनि चुप अनि तँ भन्छस् तेरो मामाले मलाई छोड्दैन बुझिस् होइन तपाईँ झुट बोल्दै हुनुहुन्छ झुट बोल्दै हुनुहुन्छ होइन मेरो आफ्नै मामा आफ्नै मामाले मलाई बेच्यो मेरो आफ्नै मामाले यो हुन सक्दैन हे भगवान् मेरो आफ्नै मामाले यो हुन सक्दैन होइन अब के गर्नु त इन्दु मामालाई माया त लाग्यो होला तर पैसाको अगाडि मायाको के बोल यहाँ आफ्नो भने कोही हुन्न यहाँ आफ्नो त पैसा मात्रै हुन्छ रे इन्दु पैसा तपाईँ झुट बोल्दै हुनुहुन्छ मेरो आफ्नै मामाले मलाई यस्तो गर्न सक्नुहुन्न गर्नुहुन्न रे यहाँ त गरिसक्यो फेरि तेरो मामा त एक नम्बरको फटा छ बुझिस् अब तेरो मामाको रोजी रोटी नै हामीलाई केटी सप्लाई गरेर चल्छ बुझिस् रे घर चलाउन गाह्रो भएपछि यसरी 2-3 वर्षको लागि छोरा छोरीलाई बेच्ने धेरै आमा बुवा देखा छौ हामीले बुझिस् फेरि तँलाई यहाँ बस्ने इच्छा नै हे त मेरा 40,000 रुपियाँ र त्यसको 14% ब्याज मलाई फिर्ता गर अनि तँलाई जहाँ मन लाग्छ ती गइहाल प्लिज मलाई छोडिदिनुहोस् बाबुले सर मलाई जान दिनुहोस् मसँग त्यति धेरै पैसा कहाँबाट आउनु म हात जोड्छु मलाई जान दिनु सर प्लिज मलाई जान दिनुहोस् तँलाई जान दिने अनि मेरो 40,000 रुपियाँ अनि त्यो पैसाको ब्याज कसले दिन्छ तेरो बापले हेर हिन्दु बर्ता पत्तर पत्तर नगर खुरुक यहाँ आइज खै यहाँ आइज मेरो अङ्गालोमा आइज न मेरो इन्दु मलाई छोडिदिनु सर मेरो सेवा गर मलाई खुस राख यसमा तेरो भलाइ छ बुझिस् फेरि आज मलाई इन्कार गर्यो भने भोलि तिम्रो खाना बन यो कोठा माने थुनेर राख्छु फेरि रिस त तिमीलाई थाहा होला मेरो रिस अरू केही गर्दिन तिम्रो कोमल कोमल बदनमा 20-30 करा हाल्छु अनि फिर मुर्गी लाइनमा लग जाएगी ना त्यसैले म भन्छु इन्दु अपने बोसको खुश रख और तू भी सर्कस में खुश रहियो गुड गर यहाँ आइज त गुड गर छ आज तेरो यहाँ नरम नरम चम्डी निचोड़ कर मजा लेंगे हम अरे बाप रे बाप ओहो, ज्वरो त घट्ने नामै लिँदैन त, कति पानीपट्टी गरिसके। खै इन्दु, खै यो औषधि खाऊ त। जब मर्नु नै छ यहाँ भने औषधि खाएर बाँच्ने रहर पनि छैन देवुदाई मलाई। ओहो, के अशुभ बोलेको इन्दु तिमीले, यस्तो सानसानो कुरामा मर्ने कुरा नगर न तिमी। सानो कुरा रे त्यो, बब्लु पापीले मेरो इज्जतमा हात हालेको कुरा सानो हो? भन्नुहोस् भन्नुहोस् देवुदाई, के मेरो लागि हजुरको लागि यो कुरा सानो हो? इन्दु, मैले त्यस्तो भन्न खोजेको होइन बहिनी, मैले त अनि के भन्न खोज्नु भएको हो, के भन्न खोज्नु भएको हो देवुदाई? अब के नै भन्न बाँकी छ र? आफ्नो परिवारलाई दुई छाक खान दिने आशामा आज यस्तो नर्कमा फसे, कति सपनाहरू सँगालिएको थिएँ दाई मैले, धेरै पैसा कमाउने, धेरै अनि आफ्नो आमा बाबुलाई सुख दिने, तर त्यही सपनाको आज ठुलो मोल चुकाउनु पर्यो मैले। इन्दु, आफूलाई सम्हाल बहिनी, आफूलाई यसरी नकोस। नकोसेर के गर्ने दाइ, के गर्नु, गल्ती मेरो पनि त, कहिले नदेखेको ठाउँमा केही कुरै नबुझे यहाँ काम गर्न आए, तर मैले पहिले नै म कहाँ जाँदैछु त्यहाँ के हुन्छ होला भनेर जान खोजेको भए, आमा बाबुको कुरा सुनि सोच विचार गरेको भए, आज यसरी यो नर्कमा रोइ कराइ गरेर बस्नु पर्दैन थियो होला नि दाइ, पर्दैन थियो होला। इन्दु, त्यसो नभन इन्दु, म तिमीलाई यहाँबाट निकाल्छु, म निकाल्छु तिमीलाई यहाँबाट। कसरी देवुदाई, कसरी? बब्लुका गुन्डाहरू सर्कस वरिपरि छन्, यहाँबाट भाग्न असम्भव छ दाई, असम्भव छ। तर म तपाईँमाथि किन विश्वास गरौँ, किन कतै यहाँबाट लगेर तपाईँले मलाई बेच्ने विचार त छैन? मलाई बेच्न खोजेको तपाईँले, इन्दु, त्यस्तो नसोच बहिनी, तिमी त मेरो बहिनी जस्तै हो, मैले तिम्रो रक्षा गर्न सकिनँ, तर म तिमीलाई यहाँबाट जसरी भए पनि छुट्याउँछु, तर तिमीले म माथि विश्वास गर्नुपर्छ, र विश्वास गर्नुपर्छ आफूमाथि। यो मात्रै जिन्दगी होइन इन्दु, हरेस नखाऊ, अझै केही बिग्रेको छैन। तर ती सबै कुरा त यहाँबाट मुक्ति पाएपछि मात्रै हुन्छ देवुदाई, यहाँ बस्यो भने त म यही मर्छु, बाँच्नुको केही अर्थ छैन, म आफूलाई यो सर्कसको भुमरीमा बाँच्न चाहन्न। नरो इन्दु बहिनी, म छु नि यहाँ, बरु सुन, मसँग एउटा प्लान छ, म बब्लु साउलाई तिमीलाई धेरै ज्वरो आएको छ भन्छु, र तिमी यहाँ मर्यो भने सर्कसको बेइज्जती हुन्छ र पुलिसको लफडा पनि हुन्छ भनेर भन्छु, अनि अस्पताल पुग्नासाथ तिमी जहाँ जान सक्छौ जाऊ, जता भाग्न सक्छौ भाग, तर बहिनी, यहाँ जति दिन बस्नु छ हरेस खाएर होइन, भोलिको सुखद कुराहरूको बारेमा सोचेर बिताऊ। यहाँबाट निक्ले पनि म केही गर्न सक्दिनँ होला, मलाई सबैले घृणा गर्छन् होला, म कसरी आमा बुवालाई मुख देखाउनु, फेरि घरको स्थिति पनि नाजुक छ, म फेरि पनि यस्तै नर्कमा जानु परिहाल्छ नि दाई। हेर इन्दु, हिम्मत नहार बहिनी, अरूले के सोच्लान् होइन कि तिमीले आफ्नो बारेमा के सोच्छौ त्यो महत्त्वपूर्ण छ, तिमीले पहिलेको कुरा भुल्न सक्छौ भने मात्र मात्र तिमी खुसी हुन सक्छौ इन्दु, तर जीवन सजिलो नहोला, तर साहस त गर्न सक्छौ, आँट गर्नुपर्छ बहिनी। दाई, म यो सर्कसमा जिउँदै मर्न चाहन्न, म मेरा अरू इच्छा मेरा सपनाहरू पुरा गर्न सक्षम छु, र म यो सर्कसबाट जे गरेर भए पनि म यहाँबाट बाहिर निक्लन्छु दाई, बाहिर निक्लन्छु। शाबास, ये होइन बात। देवु दाईले आफूले भनेको कुरा पुरा गर्नुभयो। अस्पताल लग्ना साथ म अस्पतालबाट भागे र पुलिस थानामा गएर आफ्नो कुरा भने। पुलिसले मलाई बोर्डरसम्म पुग्न सहयोग गर्यो र म त्यहाँबाट आफ्नो घर गएँ। आमा बुवा त खुसी हुनुहुन्थ्यो, तर गाउँ समाजका मान्छेले नाना थरी भने, तर म चुपो लागे। हो, म बेचिएँ, कोठीमा होइन एउटा सर्कसमा बेचिएँ, तर चाहेर होइन बाध्यताले। आज यो सब भएको 4 वर्ष भइसक्यो, तर मैले बुझेँ कि यी सब कुरा अहिले सोचेर म आफ्नो भविष्यमा असर पार्न किन दिउँ, किनकि जति विगतको कुरा सम्झियो त्यति नै दुःख हुँदो रहेछ। त्यसैले मैले जीवनलाई सकारात्मक रूपमा अगाडि बढाउँदैछु। टेलरिङ सिकेर आज एउटा टेलरिङ पसल खोलेर बसेको छु र आज म खुसी छु। हेर्नुहोस्, सर्कसमा कथा खोज्ने हो भने मेरोभन्दा भयानक कथाहरू धेरै भेटिन्छन्।